नमस्कार, अर्पण सबैका लागि, सबैका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरिकै साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा। नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले देशमा नयाँ संविधान जारी भएपछि जननेता मदन कुमार भण्डारीको हत्याको रहस्य पत्ता लगाई छान्ने बताउनु भएको छ। उहाँले देशको परिस्थितिलाई अहिलेसम्म रहस्य गर्भमै रहेको भन्दै अब संविधान जारी भए लगत्ती घटनाको सत्य तथ्य कुरा बाहिर ल्याउने बताउनुभयो। आज भरतपुर विमानस्थलमा प्रेस चौतरी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेत्री भण्डारीले विक्रमसम्म 2050 साल यता देशको परिस्थिति नै बदलिएकोले घटना अनुसन्धानमा समस्या भएको बताउनुभयो। उहाँले देशलाई परिवर्तन गराउनका लागि नै समय खर्चिएकाले अब भने अनुसन्धानमा राज्य संयन्त्र र सम्पूर्ण पार्टी नै लाग्नुपर्ने बताउनुभयो। नेत्री भण्डारीले आफू सरकारमा रहँदा पनि विभिन्न प्रयास गरेको भन्दै अझै पनि प्रयास जारी राख्ने बताउनुभयो। नजिकै गरेको एमालेको महाधिवेशनको सन्दर्भमा नेत्री भण्डारीले जेल जीवन र पार्टीमा पुर्याएको योगदानको आधारमा संसदीय दलका नेता केपी शर्मा ओली अध्यक्ष बन्ने दावी गर्नुभयो। महिला बालबालिका तथा समाज कल्याण मन्त्री निलम केसीले तोकिएको समयमा नै संविधान बनाउनको लागि जनताले दबाव दिनुपर्ने बताउनु भएको छ। आज भरतपुरमा अपाङ्ग चितवन गृहको शिलान्यास गर्दै केसीले समयमा नै संविधान निर्माण गर्नको लागि जनताको दबाव आवश्यक रहेको बताउनुभयो। उहाँले सभासदहरू जिल्लाका विभिन्न कार्यक्रममा गएर समय बिताउने भएको कारण संविधान निर्माणमा ढिलाइ हुने भन्दै सभासदहरूलाई कार्यक्रममा नियन्त्रण नगर्न निमन्त्रण नगर्न आग्रह गर्नुभयो। कार्यक्रममा केसीले डलरको खोलो बकाएर धर्म परिवर्तन गरी देशलाई टुक्राउने षड्यन्त्र भइरहेको बताउनुभयो। युवा तथा विपन्न परिवारलाई विभिन्न प्रलोभन देखाई धर्म परिवर्तन गर्ने चलखेल बढिरहेको उहाँले आरोप समेत लगाउनुभयो। धर्मको नाममा डलरको खोलो बकाएर मुलुकलाई छिन्नभिन्न गर्न नपाउने उहाँले बताउनुभयो। सो अवसरमा उहाँले मन्त्रालयबाट समाज कल्याणको नाममा दर्ता भएर पैसा खाने अनि काम नगर्ने एनजिओलाई फायर गर्ने चेतावनी दिनुभयो। अहिले ती संस्थाहरूको अनुगमन भइरहेको उल्लेख गर्दै मन्त्री केसीले कारवाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो। धेरै सरकारी संस्थाहरू पारदर्शी नभएको भन्दै उहाँले आक्रोश समेत व्यक्त गर्नुभयो। उहाँले अपाङ्गता भएकाहरूको विकास गर्नको लागि सरकार अघि बढेको भन्दै चितवन लगायत अन्य जिल्लामा पनि अपाङ्ग गृह बनाउने बताउनुभयो। शारीरिक रूपमा अपाङ्गता भए पनि मनको अपाङ्गता कोही हुन नहुने भन्दै केसीले अपाङ्गताहरूको विकासमा आम नागरिक लाग्न आग्रह समेत गर्नुभयो। चितवन नेत्रहीन संघका संयोजक भरतमणि भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्लाधिकारी शिवराम गेलाल, स्थानीय विकास अधिकारी तिलक पौडेल, नेपाल नेत्रहीन संघका केन्द्रीय अध्यक्ष रमेश पोखरेल, पूर्व सभासद पार्वती महतो, चितवनका सक्रिय राजनीतिक दलका प्रतिनिधिहरू तथा अपाङ्गता क्षेत्रमा क्रियाशील संघ संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो। सोभियो निर्वाचन बहिष्कार कार्यक्रम अन्तर्गत अखिल क्रान्तिकारी सहितका विद्यार्थी संगठनले आज चितवनका कलेजहरू अगाडि सोभियो निर्वाचन कार्यतालिका चलाएका छन्। दुई अखिल क्रान्तिकारी सहित 18 विद्यार्थी संगठनले विश्वविद्यालयले सार्वजनिक गरेको सोभियो निर्वाचन कार्यतालिका देशभर चलाएका हुन्। त्रिभुवन विश्वविद्यालयले जेठ 18 गते तोकिएको सोभियो निर्वाचनमा बहिष्कार गरेका अखिल क्रान्तिकारी सहितका 18 विद्यार्थी संगठन आन्दोलनमा रहेका छन्। चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्वी चितवनको कोठारमा भएको खगेन्द्र मल्ले मध्यवर्ती उपभोक्ता समितिको पुनर्गठनका लागि तयारी तीव्र पारिएको छ। तयारी स्वरूप केही दिनदेखि इकाइ समितिमा अध्यक्ष र सचिव चयनको काम भइरहेको छ। समिति अन्तर्गत रहेका 9 वटा समितिको पुनर्गठन भइरहेको खगेन्द्र मल्ले मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष सीताराम अर्यालले जानकारी दिनुभयो। 9 वटा इकाइ समितिबाट छानिएकाहरूबाट समितिको पदाधिकारी र कार्य समिति चयन गरिने उपभोक्ता समितिको प्रावधान रहेको छ। एउटा इकाइमा पनि विभिन्न ओडाका विभिन्न टोलबाट प्रतिनिधि छानिने व्यवस्था छ। नौवटा इकाइबाट नौसेनाको बैठक बसेर बैठकमा सहमति भए पदाधिकारी र सदस्यहरू चयन गर्ने समितिका अध्यक्ष अड्यालले जानकारी दिनुभयो। सहमति नभएको खण्डमा निर्वाचन नै हुने र त्यसका लागि 240 मताधिकार प्रयोग गर्नेछन्। 240 मध्यवर्ती क्षेत्रका गाविसका टोलबाट छानिएर आएकाहरूले मताधिकार प्रयोग गर्न पाउने अड्यालले बताउनुभयो। समितिले आगामी 5 वर्ष कार्यकालका लागि यही जेठ 15 गते भित्र नयाँ समिति पुनर्गठन गर्ने जनाएको छ। मध्यवर्तीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, एक कोषाध्यक्ष र अन्य 5 जना सदस्य रहनेछन्। त्यसमध्ये 4 जना मनोनित हुने व्यवस्था रहेको समिति अध्यक्ष अर्यालले जानकारी दिनुभयो। खगेन्द्र मल्ल मध्यवर्ती उपभोक्ता समितिको क्षेत्र भने कठार गाविसका 8 वटा ओडा र भण्डारा गाविसका 4.5 वटा ओडा रहेका छन्। मध्यवर्तीको क्षेत्र ढुङ्गे खोला सीमा क्षेत्रबाट दक्षिणमा रहेको छ। सो मध्यवर्तीको नयाँ नेतृत्वका लागि राजनीतिक सलखेल भइरहेको स्रोतले बताएको छ। पूर्वी चितवन स्थित काँसे रूपा राष्ट्रिय निम्न माध्यमिक विद्यालयले आफ्नो 47 वार्षिक उत्सवको अवसरमा आज अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। भण्डारा 8 स्थित विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान समेत गरेको थियो। कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व सांसद जागृत प्रसाद भेटुवाले शिक्षा क्षेत्रको विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा कक्षा 8 को जिल्ला स्तरीय परीक्षामा विशिष्ट श्रेणीस्थित प्रथम श्रेणीमा उत्तीर्ण हुने सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण तथा सम्मान गरिनुका साथै विद्यालयको भवन निर्माण तथा अन्य पूर्वधार निर्माणका क्रममा सहयोग पुर्याउनेहरूलाई पनि प्रशंसा पत्रसहित सम्मान गरिएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शमशेर लामाको अध्यक्षतामा सम्पन्न भएको हो। लायन्स क्लब चितवन चौतारीले विधिवत रूपमा आजदेखि मानवीय सेवामा कार्य गर्ने भएको छ। लायन्स क्लब इन्टरनेसनल 325 बेटु अन्तर्गतको चितवनमा पछिल्लो समय स्थापना भएको क्लबलाई लायन्स क्लब नारायणी चौतारीले सदस्यता हस्तान्तरण गरेपछि चितवन चौतारी विधिवत रूपमा लायन्सको सिद्धान्तमा अघि बढ्ने भएको हो। नारायणी चौतारीमा रहेर निर्देशकको जिम्मेवारी निभाएका भक्ति प्रसाद चालिसीको नेतृत्वमा 26 सदस्य रहेको क्लब गठन भएको हो। लायन्स क्लब 325 बेटुका डिस्ट्रिक्ट गभर्नर महेन्द्र नारायण श्रेष्ठले नयाँ क्लबका सदस्यहरूलाई लायन्सको सदस्यता प्रदान गर्नुभएको थियो। क्लबका पूर्व गभर्नर राजकुमार श्रेष्ठले शपथ ग्रहण गराउनु भएको थियो। लायन्स 325 बेटु नेपाल अन्तर्गत नेपालमा 200 बढी क्लबहरू रहेका छन्। चितवन नवलप्रासीमा 325 बेटु अन्तर्गतका 44 लायन्स क्लबहरू क्रियाशील रहेका छन्। लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर महेन्द्र नारायण श्रेष्ठले समाजसेवामा लाग्न लायन्स क्लबले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो। लायन्स क्लबका सल्लाहकार रामप्रसाद भट्टले लायन्स क्लबहरूले समाजमा एकता र सहकारीको भावनाले सामाजिक आवश्यकता अनुसारका सेवामूलक कार्य गर्दै आइरहेको बताउनुभयो। कार्यक्रम नारायणी चौतारीका अध्यक्ष मेघनाथ बरालको अध्यक्षतामा भएको थियो। टोलवासीहरू स्वस्थ जीवन यापन सहयोग पुर्याउने उद्देश्यका साथ सञ्चालित 10 दिने योग विज्ञान शिविर आज भरतपुरमा सकिएको छ। स्याउली बसा टोल सुधार समिति भरतपुर 10 आयोजना एवं पतञ्जली योग समिति चितवनको संयोजनमा बाल मन्दिर परिसरमा शिविर सञ्चालन गरिएको थियो। सो अवसरमा बोल्ने योग विज्ञहरूले स्वास्थ्य जीवन यापनको लागि निरन्तर रूपमा योग गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा बोल्ने अधिकांश योग साधकहरूले समय परिवर्तन मानिसहरूमा आएका विभिन्न प्रकार रोग निराकरण गर्न निरन्तर योग आवश्यक हुनेमा जोड दिएका थिए। साथै टोल टोलमा योग महत्व बुझाउन सबै एकजुट हुनुपर्नेमा विशेष जोड दिएका थिए। शिविरमा पतञ्जली योग समिति चितवनका अध्यक्ष एक नारायण भूषाल, समितिका केन्द्रीय सदस्य लोकनाथ खनाल, आमन्त्रित केन्द्रीय सदस्य विष्णु दवाडी, पूर्व क्षेत्रीय प्रभारी कमला प्रसाद ओली, कृष्ण बहादुर नेउपाने, इन्दु ढकाल, रमेश ढकाल, अस्मिता पाण्डे, हरिदत्त पराजुली, विष्णु भूषाल लगायतले 10 दिनसम्म विभिन्न विषयमा योग प्रशिक्षण दिएका थिए। गएको वैशाख 27 गतेबाट सञ्चालित शिविरमा टोलका 100 बढी टोलवासी तथा छिमेकी टोलका सदस्यहरूको पनि सहभागिता रहेको थियो।